नेपाल आयल निगमको तेल चोरी गरेर बेचेको आरोपमा 12 प्रहरीले एउटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। तेल चोरी गर्दै गरेको सूचनाको आधारमा इलाका प्रहरीकारले सिमारबाट खटिएको प्रहरीको टोलीले छाता पिपरामा रहेको अनबर पेट्रोल पम्पबाट N2K1921 नम्बरको ट्याङ्कर नियन्त्रणमा लिएको हो। तेल चोरीमा संलग्न रहेको आरोपमा अनबर पेट्रोल पम्पका सञ्चालक ट्याङ्करका चालक सहित 5 जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रक्सोलबाट हवाई इन्धन लिएर काठमाडौँ जान आउँदै गरेको ट्याङ्करबाट अनबर पेट्रोल पम्पमा तेल झिक्दै गरेको अवस्थामा फेला पारेकाले ट्याङ्कर सहित 5 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, प्रहरीले सुरु गरेको मुस्कान सहितको सेवाप्रति तपाईँको विचार के छ? ए, जनसम्पर्क स्थापित गर्ने प्रयास, बी सस्तो लोकप्रियता, र सी कार्यान्वयनमा चुनौती। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556 63063, मोबाइल नम्बर 98550167043। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियससम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज साँझसम्म घाम लाग्ने पनि महाशाखाको भनाइ छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, अफगानिस्तानको हेरातमा रहेको भारतीय वाणिज्य दूतावासमा आज बिहान सशस्त्र हतियारधारीले आक्रमण गरेका छन्। आक्रमण भएपछि कारले सुरक्षार्थ खटेका सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त भएको छ। सुरक्षाकर्मी र आक्रमणमा संलग्न समावेश भिडन्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। भिडन्तका क्रममा 3 जना आक्रमणकारीको मृत्यु भएको छ। सुरक्षाकर्मीतर्फ भएको हताहतीबारे केही खुलाइएको छैन। वाणिज्य दूतावास भएको आक्रमणको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ। आक्रमणपछि त्यहाँ रहेका सबै अधिकारी सुरक्षित रहेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। उता थाइल्यान्डमा भएको सैनिक कुको अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव आन के मुनले कुप्रति गम्भीर चासो व्यक्त गर्दै यथाशीघ्र संवैधानिक र लोकतान्त्रिक शासन व्यवस्था पुनर्बहालीका लागि आग्रह गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले सैनिक कुको कुनै औचित्य नभएको भन्दै थाइल्यान्डलाई दिने भनेको 1 करोड डलर बराबरको द्विपक्षीय सहयोग रोक्का हुने चेतावनी दिनुभएको छ। बेलायतले सबै पक्षहरूले आफ्ना मतभेदभन्दा माथि उठेर लोकतन्त्र र कानुनी शासन व्यवस्थाको मूल्य मान्यता पालन गर्न आग्रह गरेको छ। यस्तै फ्रान्स, जर्मनी, जापान, सिङ्गापुर लगायतका देशले पनि सेनाले सत्ता कब्जा गरेकोमा गम्भीर आपत्ति प्रकट गरेका छन्। युरोपेली युनियनले छिटोभन्दा छिटो विश्वसनीय र समावेशी चुनाव सम्पन्न गर्नु अत्यावश्यक भएकोमा जोड दिएको छ। गएको मङ्गलबार सैन्य कानून लागू गरेको थाई सेनाले बिहिबार संविधान निलम्बन गर्नुका साथै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो। सैन्यको घोषणापछि रातभर कर्फ्यू लगाइएको थियो। खेल समाचार, इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली डेयर डेबल्स र तथा किङ्स इलेभेन पन्जाब र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ। अङ्क तालिकाको 6 स्थानमा रहेको मुम्बई र अन्तिम स्थानमा रहेको दिल्ली बीचको खेल अपरान्ह 4:15 बजेपछि सुरु हुनेछ। 12 खेलबाट 10 अङ्क जोडेको मुम्बई आजको खेलमा विजयी हुँदै प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राख्नेछ भने दिल्लीले मुम्बईलाई रोक्ने प्रयास गर्नेछ। यस्तै बेलुका 8:15 बजेपछि हुने दोस्रो खेलमा तालिकाको 4 स्थानमा रहेको